गरे कि मुटुमा छौ मेरो, मुटुमा छौ मेरो, आफ्नो भन्नु तिमी नै हौ मेरो, रुन्छ यो मन नाइ सानो छोड्छु न भन मुटुमा छौ मेरो, मुटुमा छौ मेरो, आफ्नो भन्नु तिमी नै हौ मेरो, रुन्छ यो मन ए नाइ सानो छोड्छु न भन तिमीलाई नाइ बाबा छोड्छु न भन सानो छोड्छु न भन सागरै सुकी बिछोडको दिन रोकिन्छ ढुकढुकी रुन्छ यो मन ए नाइ सानो छोड्छु न भन तिमीलाई नाइ काली छोड्छु न भन मन दुख्छ कहिले काहीँ रुन्छ यो मन नाइ सानो छोड्छु न भन माया छ पहिले झै शान्त गर्दा मन दुख्छ कहिले काहीँ रुन्छ यो मन नाइ सानो नाइ सानो छोड्छु न भन तिमीलाई नाइ बाबा छोड्छु न भन जिन्दगी अधुरो रुन्छ यो मन नाइ सानो नाइ सानो छोड्छु न भन दिन पनि मधुरो दिन पनि मधुरो तिमी बिना जिन्दगी अधुरो रुन्छ यो मन नाइ सानो नाइ सानो छोड्छु न भन तिमीलाई नाइ काली छोड्छु न भन समर्पण रुन्छ यो मन नाइ सानो छोड्छु न भन गरे छु अर्पण जीवन पनि मायामै समर्पण रुन्छ यो मन नाइ सानो छोड्छु न भन तिमीलाई नाइ बाबा छोड्छु न भन आफ्नै कला संस्कृति र मौलिकताको माया कसलाई पो लाग्दैन र यस्तै मौलिक धुनमा करण न्यौपानेको लय शब्द र गौतम महेन्द्र र सरिता कार्कीको कर्णप्रिय आवाज गौतम महेन्द्रको लोक साङ्गीतिक कौशली नै बाबा नै सिआरबिटी 013-00-45-37 र पिआरबिटी 60-45-12-53 हिन्ताङ डिजिटल म्युजिक प्रालीद्वारा अब बजारमा